बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल जब आमाको हातको सिरानी थियो जब आमाको हातको सिरानी थियो हो त्यति बेला जिन्दगीको बिहानी थियो बाबुले यस्तो गफ पनि लगाउनुहुन्थ्यो बाबुले यस्तो पनि गफ लगाउनुहुन्थ्यो अरे हाम्रा पालामा लङ्कामा सुन खानी थियो हो त्यति बेला जिन्दगीको बिहानी थियो जिन्दगी भनेकै बाल्यकालकै जाति जिन्दगी भनेकै बाल्यकालकै जाति न कुनै नोक्सानी थियो न आम्दानी थियो हो त्यति बेला जिन्दगीको बिहानी थियो किन विश्वासमा पारेर रुवाउँदै हिँड्छौ किन विश्वासमा पारेर रुवाउँदै हिँड्छौ थाहा छैन मजाक गर्छौ या यस्तै बानी थियो हो त्यति बेला जिन्दगीको बिहानी थियो यो जिन्दगीले बाजी मार्न सकेन त्यति बेला यो जिन्दगीले बाजी मार्न सकेन त्यति बेला जति बेला मनोमानी थियो जवानी थियो जब आमाको हातको सिरानी थियो हो त्यति बेला जिन्दगीको बिहानी थियो डोटी खातीवाडाका हेम सरोवरको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तुता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज शनिबारको साँझमा तपाईँले पठाउनुभएका गजलहरूको वाचन सँगसँगै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउनेछु। कार्यक्रमलाई अगाडि बढाउँदैछु गुलाम अलीको आवाजमा रहेको यो गजलबाट पीके जब शुक्रका सजदा किया पीके जब शुक्रका सजदा किया पीके जब शुक्रका सजदा किया मैं खाने में पी के जब शुक्र का सजदा किया मैं खाने में बेतलब आ गई मैं फिर मेरे पैमाने में पी के जब शुक्र का सजदा किया परवाने में वो कहां शम्मा में जो आग है परवाने में पी के जब शुक्र का सजदा किया झलकता हुआ जाम जाम, एक धड़कता हुआ दिल, एक झलकता हुआ जाम, एक धड़कता छलकता हुआ जाम, यही ले आते हैं मैं नोश को, यही ले आते हैं मैं नोश को, मैं पाने में यही ले आते हैं मैं नोश को, मैं खाने में पी के जब शुक्र का सजदा किया, कफस की सूझी, कोई दो चार ही दिन होंगे, कोई दो चार ही दिन होंगे बाहर आने में, कोई दो चार ही दिन होंगे बाहर आने में, पी के जब शुक्र का सजदा किया मैं खाने में, बेतलब आ गई मैं फिर मेरे पैमा, शुक्र का सजदा किया। मुटुभरि माया बोकी ल्याउने छु मेरो बाचा भो, मुटुभरि माया बोकी ल्याउने छु मेरो बाचा भो, सारा प्यार तिमीमा लुटाउने छु मेरो बाचा भो, मेरो मायालाई मेरो साथलाई विश्वास गर, मेरो मायालाई मेरो साथलाई विश्वास गर, जुनीभर तिम्रो हात थमाउने छु मेरो बाचा भो, सारा प्यार तिमीमा लुटाउने छु मेरो बाचा भो, यो तन बदन मेरो तिम्रै, यो मन पनि तिम्रै, यो तन बदन मेरो यो तिम्रै, मन पनि तिम्रै, मायाले तिमीलाई रिझाउने छु मेरो बाचा भो, सारा प्यार तिमीमा लुटाउने छु मेरो बाचा भो, नतोड्नु यो गरीबको दिल, यो दिल मेरो तिम्रै, नतोड्नु यो गरीबको दिल, यो दिल मेरो तिम्रै, मनैको धनी बनेर देखाउने छु मेरो बाचा भो, सारा प्यार तिमीमा लुटाउने छु मेरो बाचा भो, प्रकाशलाई रोक्न सकोस् यस्तो कुनै भित्ता छैन, प्रकाशलाई रोक्न सकोस् यस्तो कुनै भित्ता छैन, सारा अन्धकार छिछोली आउने छु मेरो बाचा भो, मुटुभरि माया बोकी ल्याउने छु मेरो बाचा भो, सारा प्यार तिमीमा लुटाउने छु मेरो बाचा भो। चितवन भरतपुर एघारका प्रकाश आलेको गजल थियो यो, यसलाई वाचन गरेर सुनाएँ मैले। आज शनिबारको बुलबुलमा म तपाईँलाई उद्घोष गर्न चाहन्छु, बुलबुलमा जोडी गजलकार हुनुहुन्छ भने हामी अन्तर्वार्ता लिन तयार छौँ, कृपया सम्पर्क गर्नुहोला, बुलबुल कार्यक्रममा तपाईँले सम्पर्क गर्नुहोला, र बुलबुलका लागि पठाइएका गजल युनिकोडमा मात्रै पठाउनुहोला भन्ने अनुरोध मैले फेरि पनि एकपटक बताउन चाहेँ। रोमनमा पठाइएको गजल हामीले बुलबुलमा प्रस्तुत गर्दैनौँ, तसर्थ रोमनमा लेखेर नपठाउनुहोला। प्रकाश आले यो गजल बुलबुलमा बुलबुलले आफूलाई गजलकार भन्दा पनि गजल प्रेमी भएको भन्दै बुलबुल नियमित सुन्दै आएको बताउँदै पठाउनु भएको थियो। उहाँको पत्रसहितको यो गजल मैले वाचन गरेर सुनाएँ। अब अर्को गजल राख्दैछु जगजित र चित्राको आवाजमा, मिलकर जुदा हुए तो न रोया करेंगे। मिलकर जुदा हुए तो न सोया करेंगे हम, मिलकर जुदा हुए तो न सोया करेंगे हम, एक दूसरे की याद में रोया करेंगे हम, मिलकर छलक छलक के सताएंगे रात भर, आंसू छलक छलक के सताएंगे रात भर, मोती पलक पलक में पिरोया करेंगे हम, एक दूसरे की याद रोया करेंगे हम, मिलकर जुदा हुए तो। जब दोष न उनको थियो न मेरो थियो, दोष न उनको थियो न मेरो थियो, एउटै पानी पँधेरो थियो, जुन थिएन साक्षी मुटु दिँदा, जुन थिएन साक्षी मुटु दिँदा, औँसीको रात अँधेरो थियो, एउटै पानी पँधेरो थियो, आकाश चुम्न महल रोजी, आकाश चुम्न महल रोजी, मेरो घरको कटेरो थियो, एउटै पानी पँधेरो थियो, रुवाई मलाई उसको के जान्थ्यो, रुवाई मलाई उसको के जान्थ्यो, आए आप गए झटारो झटेरो थियो, एउटै पानी पँधेरो थियो, मेरो मन भक्कानिन्छ झन्, मेरो मन भक्कानिन्छ झन्, आँगनमा जोडी भँगेरो थियो, दोष न उनको न मेरो थियो, एउटै पानी पँधेरो थियो। गोर्खाको आरू पोखरी साथ धारापानी स्थायी निवास भए हाल दक्षिण कोरिया रहँदै आउनुभएको रमेश खनालको गजल थियो यो। यसलाई वाचन गरेर सुनाएँ मैले। हामी शनिबारको बुलबुलमा छौँ र तपाईँले पठाउनुभएका गजलहरूको वाचन सँगसँगै सुमधुर हिन्दी उर्दू गजलहरू सुन्नुभएका छौँ। यति बेला निकाह चलचित्रबाट सलमा आगाको स्वरको गजल सुनाउँदैछु, दिल के अरमा आँसु हुने भए गए। उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल भोलिको बिहान हेर्नु छ मलाई भोलिको बिहान हेर्नु छ मलाई राम्रो संविधान हेर्नु छ मलाई कोही शान्तिदूत आए हुन्थ्यो फेरि पनि कोही शान्तिदूत आए हुन्थ्यो फेरि पनि को असल को बेइमान हेर्नु छ मलाई छाडेर भग्नभडा मिले हुन्थ्यो अब छाडेर भागभण्डा मिले हुन्थ्यो अब बैरीको चिहान हेर्नु छ मलाई राम्रो संविधान हेर्नु छ मलाई कस्तो जोगाउँछ नेपालीको अस्मिता कसले जोगाउँछ नेपालीको अस्मिता त्यो सपूत जवान हेर्नु छ मलाई राम्रो संविधान हेर्नु छ मलाई ढिलो चाँडो हामी पनि चन्द्रमामा हुन्छौँ ढिलो चाँडो हामी पनि चन्द्रमामा हुन्छौँ त्यसपछिको सम्मान हेर्नु छ मलाई बैरीको चिहान हेर्नु छ मलाई को असल को बेइमान हेर्नु छ मलाई बैरीको चिहान हेर्नु छ मलाई मकवानपुर दामनका कालीकोटे अनिसको गजल थियो यो यसलाई वाचन गरेर सुनाएँ मैले यो गजल वाचनपछि अब फेरि एउटा साङ्गीतिक गजल राख्दैछु र त्योभन्दा पनि अघि म एउटा गजल वाचनै गर्दैछु खगेन्द्र बोराको कृष्णपुर चार कञ्चनपुर उहाँको स्थायी निवास हाल दोहा कतार बस्नुहुन्छ गजल यस्तो छ यो मौसम पनि बेइमान भइदियो यो मौसम पनि बेइमान भइदियो सूर्य नउदाउँदै बिहान भइदियो म हुर्किएर बढेको यही बस्ती हो म हुर्किएर बढेको यही बस्ती हो हेर्दा हेर्दै आज चिहान भइदियो सूर्य नउदाउँदै बिहान भइदियो ती विधवा यसकारण पनि रोएकी हुन् ती विधवा यसकारण पनि रोइदिएकी हुन् उनको सिन्दूर मेट्नेलाई सम्मान भइदियो सूर्य नउदाउँदै बिहान भइदियो मन्दिर अनि मस्जिद नधाएको होइन मन्दिर अनि मस्जिद नधाएको होइन भगवान बनाउँदो अन्जान भइदियो सूर्य नउदाउँदै बिहान भइदियो खोजेर मिल्ने भा ल्याउने थिए आमा खोजेर मिल्ने भए ल्याउने थिए आमा तर आजकल शान्ति पलायन भइदियो यो मौसम पनि बेइमान भइदियो सूर्य नउदाउँदै बिहान भइदियो कञ्चनपुर कृष्णपुर चारका खगेन्द्र बोराको गजल थियो यो जो हाल दोहा कतारमा रहँदै आउनुभएको छ अब मैले सुनाउने साङ्गीतिक गजल पङ्कज दासको आवाजमा रहेको छ लापिलादे साकिया पैमाना पैमाने के बाद पत्ती पत्ती गुलाब हो जाती हर कली महव ख्वाब हो जाती तूने डाली ना महफिशा नजरें वरना शबनम शराब हो जाती पत्ती पत्ती गुलाब क्या होगी हर कली महव ख्वाब क्या होगी जिसने लाखों हंसी देखे हो उसकी नीयत खराब क्या होगी लापिला दे साकिया पैमाना पैमाने के बाद होश की बातें करूंगा होश की बातें करूंगा होश में आने के बाद लापिला दे Thank you. दिल मेरा लेने की खातिर मिन्नतें क्या क्या न की। दिल मेरा लेने की खातिर मिन्नतें क्या क्या न की। कैसे नजरें फेर ली, कैसे नजरें फेर ली, मतलब निकल जाने के बाद लापिला दे साथिया। पैमाना पैमाने के बाद लापिला दे साथिया। वक्त सारी जिंदगी में दो ही गुजरे हैं कठिन। एक तेरे आने से पहले, एक तेरे आने से पहले, एक तेरे जाने के बाद लापिला दे साकिया। पैमाना पैमाने के बाद होश की बातें करूंगा, होश में आने के बाद लापिला दे साकिया। पैमाना पैमाने के बाद लापिला दे साकिया, लापिला दे साकिया, लापिला दे साकिया। मान्छे मान्छे बीचमा समान मानवीय व्यवहार खोज्दैछु, मान्छे मान्छे बीचमा समान मानवीय व्यवहार खोज्दैछु, सुख दुःख साट्न सक्ने भावनाको पत्राचार खोज्दैछु। बोट अनुसारको फल बोटै बिग्रे फलको के आस, बोट अनुसारको फल बोटै बिग्रे फलको के आस, सन्तानलाई संस्कार दिने असल घर परिवार खोज्दैछु। दुःख सुख साट्न सक्ने भावनाको पत्राचार खोज्दैछु। कर्तव्यको बोध केही छैन, अधिकारको अहम ओहो, कर्तव्यको बोध केही छैन, अधिकारको अहम ओहो, चरित्रको रोग निको पार्ने औषधि उपचार खोज्दैछु। दुःख सुख साट्न सक्ने भावनाको पत्राचार खोज्दैछु। सत्य बोल्नै डराउँछ यहाँ मिथ्याको कत्रो अट्टहास, सत्य बोल्नै डराउँछ यहाँ मिथ्याको कत्रो अट्टहास, युग बदल्ने भगवान विष्णुको कल्की अवतार खोज्दैछु। मान्छे मान्छे बीचमा समान मानवीय व्यवहार खोज्दैछु। दुःख सुख साट्न सक्ने भावनाको पत्राचार खोज्दैछु। शोभन भण्डारीको गजल थियो यो, किर्तिपुर एमएससी प्रथम वर्ष त्रिभुवन विश्वविद्यालयबाट पठाउनु भएको थियो, यसलाई वाचन गरेर सुनाए। अब अर्को एउटा गजल रामेछाप गेलु एक अम्बासका रविन्द्र बुढाथोकीको गजल हो। हाल काठमाडौँ रहँदै आउनुभएको छ रविन्द्र बुढाथोकी। उहाँको गजलले यसो भन्छ, आजभोलि किन किन फूलसँग रिस उठ्छ, आजभोलि किन किन फूलसँग रिस उठ्छ, जिन्दगीका नसचिने भूलसँग रिस उठ्छ, वर्षातमा जताततै छताछुल्ल भइदिने, वर्षातमा जताततै छताछुल्ल भइदिने, हिउँदमा स्याप्पै सुक्ने मूलसँग रिस उठ्छ, जिन्दगीमा नसचिने भूलसँग रिस उठ्छ, मनले नमानी नमानी घोक्नै पर्ने खानै पर्ने, मनले नमानी नमानी घोक्नै पर्ने खानै पर्ने, गणित र विज्ञानका रूलसँग रिस उठ्छ, जिन्दगीका नसचिने भूलसँग रिस उठ्छ, ज्ञानगुण सिक्न भन्दा प्रमाणपत्रकै लागि, ज्ञानगुण सिक्नभन्दा प्रमाणपत्रकै लागि विश्वविद्यालय धाउने हुलसँग रिसुड्छ, जिन्दगीका नसचिने भूलसँग रिसुड्छ, मसँगको नाता तोड्दै अरूकै नाम जोड्दै मसँगको नाता तोड्दै अरूकै नाम जोड्दै शुभ विवाह लेखिएको तुलसँग रिसुड्छ, आजभोलि किन किन फूलसँग रिसुड्छ, जिन्दगीका नसचिने भूलसँग रिसुड्छ। रविन्द्र बुढाथोकीको गजल थियो यो, यसलाई वाचन गरेर सुनाएँ मैले। यो गजलको वाचन सँगसँगै म गजल लेख्ने गजलकार मित्रहरू र गैर गजलकारहरूलाई पनि गजल लेख्न जानुहुन्न भने पनि तपाईँ गद्यमा आफ्ना पत्रहरू अथवा आफ्ना भावना विचारहरूलाई लेखेर बुलबुल मार्फत पठाउन सक्नुहुन्छ र हामी बुलबुलमा बुधबार र शनिबारको साँझ 9:30-10:00 प्रस्तुतिमा यहाँलाई सुनाउने गर्छौँ। गएको बुधबार हामीले मौन बुलबुलेलाई सम्बोधन गरेर गजल प्रस्तुत गरेका थियौँ, धेरै समय पछाडि धेरैलाई मन पर्यो रे, हामीलाई प्रतिक्रिया पठाउनु भएको छ। आजको शनिबार पनि मैले मौन बुलबुलेनका लागि एउटा साङ्गीतिक कोसेली लिएर आएको छु। मौन बुलबुलेन जो गजल सुन्नुहुन्छ, बुलबुल सुन्नुहुन्छ तर न गजल लेख्नुहुन्छ अथवा लेख्न जान्नुहुन्न, लेख्न जाने पनि बुलबुलको लागि पठाउनुहुन्न तर नियमित रूपमा सुनिरहनु भएको छ, उहाँलाई सम्बोधन गर्दै आज फेरि एउटा कवाली राख्दैछु म। यो कवाली अब प्रस्तुत छ मौन बुलबुलेनका लागि, चेहरा छुपा लिया है किसीने। चेहरा छुपा लिया है किसी ने हिजाब में, चेहरा छुपा लिया है किसी ने हिजाब में, चेहरा छुपा लिया है किसी ने हिजाब में, हाँ चेहरा छुपा लिया है किसी ने हिजाब में, अरे जी चाहता है आग लगा दूं नकाब में, ये चाहता है आग लगा दूं नकाब में, ये चाहता है आग लगा दूं नकाब में, तुम्हारे शबाब में लग जाती वरना आग, तुम्हारे शबाब में लग जाती वरना आग, तुम्हारे शबाब में, परवाने जलने से नहीं डरते, हम हुस्न के परवाने जलने से नहीं डरते, अंजाम मोहब्बत की परवाह नहीं करते, अंजाम मोहब्बत की परवाह नहीं करते, एक बार ही देते हैं दिल अपना हसीनों को, एक बार ही मरते हैं सौ बार नहीं मरते, एक बार ही मरते हैं सौ बार नहीं मरते, परवाने से पहले जली और परवाने के साथ जली, वो तो जला बस पल दो पल को, शम्मा तो सारी रात जली, एक परवाना जला सदर शोर मचा, एक परवाना जला इस सदर शोर मचा, शम्मा चुपचाप जली लपिशिकवान गिला, शम्मा चुपचाप जली लपिशिकवान गिला, क्या है जलने का मजा हुस्न से पूछो जरा, क्या है जलने का मजा हुस्न से पूछो जरा, क्योंकि परवाने को जल जाना हमने ही सिखाया है। पर खुद हुस्न डूबता है वफा के चनाब में। चेहरा छुपा लिया है किसी ने हिजाब में, जी चाहता है आग लगा तू नकाब में। क्या हासिल कुछ भी न हुआ होता, तकरार से क्या हासिल कुछ भी न हुआ होता, तकरार से क्या हासिल कुछ भी न हुआ होता, गर तुम न हसी होते गर मैं न जवां होता, गर तुम न हसी होते गर मैं न जवां होता। जिस रोज से इस हुस्न का दीदार किया है बस प्यार किया प्यार किया प्यार किया है। ये झूठ है कि तुमने हमें प्यार किया है, हमने तुम्हें जुल्फों में गिरफ्तार किया है। जिस रोज से इस हुस्न का दीदार किया है बस प्यार किया प्यार किया प्यार किया है। ये झूठ है कि तुमने हमें प्यार किया है, हमने तुम्हें जुल्फों में गिरफ्तार किया है, हमने तुम्हें जुल्फों में गिरफ्तार किया है। तुम हुस्न हो हम इश्क हैं, अगर तुम नहीं तो हम नहीं है, बात सच्ची बस यही कोई किसी से कम नहीं है, बात सच्ची बस एक नगमा है एक राग है दोनों तरफ एक आग है, तुमसे हमें शिकवा भी है फिर भी तुम्हीं से प्यार है, हमें कब चैन है हमको भी इकरार है। देखें तो होश गुम हो न देखें तो होश गुम, अरे ये फंस गई है जान मेरी किस अजाब में, ये फंस गई है जान मेरी किस अजाब में, चेहरा छुपा लिया है किसी ने हिजाब में। चेहरा छुपा लिया है किसी ने हिजाब में, लग जाती वरना आग तुम्हारे शबाब में, लग जाती वरना आग तुम्हारे शबाब में। आस्ता यिनै साङ्गीतिक गजलहरूका साथ र तपाईँले पठाउनुभएका गजलहरूको वाचन सँगसँगै आजको बुलबुलबाट अब हामी विदा माग्ने बेला भइसकेको छ। जाँदा जाँदै हाम्रो पत्राचार ठेगाना कार्यक्रम बुलबुल, पोस्ट बक्स नम्बर 6469, इमेल ठेगाना bulbul@unn.com.np। अर्को दिनसम्मका लागि, बुधबारसम्मका लागि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा हुन्छौँ। जाँदा जाँदै एउटा गजल पठाउनु भएको छ तर नाम खुलाउनु भएको छैन, उहाँले नाम यसमा आएन सायद, उहाँले इमेलमा मात्र लेख्नुभयो, तसर्थ गजल सँगसँगै आफ्नो नाम पनि लेख्नुहोला भन्ने अनुरोध मैले यहाँनिर गर्न चाहेँ। यो नामविहीन गजल वाचन गर्दै बिदा हुँदैछु। के बनाउँछौ सीमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई, मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई। याद गर्छु मन्दिर छेउको भट्टी पसल, याद गर्छु मन्दिर छेउको भट्टी पसल, न एकादशी न पूर्णिमा मान्छेहरूलाई, मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई। छिमेकी मरे मलामी गइदिनुपर्छ, छिमेकी मरे मलामी गइदिनुपर्छ, बस याद होला बढीमा मान्छेहरूलाई, मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई। मान्छे हुन सिकाउनु छ अन्तिमसम्म, मान्छे हुन सिकाउनु छ अन्तिमसम्म, यो मान्छेको जिन्दगीमा मान्छेहरूलाई, मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई। अन्तरिक्षमा पहिले कुकुर पठाएर, अन्तरिक्षमा पहिले कुकुर पठाएर किन राखियो पृथ्वीमा मान्छेहरूलाई। के बनाउँछौ सीमा मान्छेहरूलाई, मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।